नमस्कार नमस्कार नमस्कार, स्वागत छ कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा। काल्ला पारिझन् मुसुक्क हाँस्दै खुसुक्क सहयोग गर्ने हाम्रो बुझ्नु नाति, अनि म छु तपाईँको आफ्नै दुलुवा बाजे। प्रोग्राम जस्ट फर इन्जोय तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगा आजमा सुनिरहनु भएको छ। अनि अब जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा बसेर टक्क रमाइलो गर्नुपर्छ। अनि रमाइलो गरिसकेपछि अब तपाईँलाई पनि मेरो जिन्दगीका चाहिँ नि रमाइला कुराहरू साथमा एउटा साह्रै नराम्रो बानी पनि छ, त्यो बानी विष्णु नातिलाई थाहा छ। त्यही भएर विष्णु नातिले कता कता हो म्युजिक चाहिँ सुरु गरिसके जस्तो पनि लाग्छ। नराम्रो बानी भने गाना सुन्ने छ क्या मेरो, सुनौँ त्यसपछि कुराकानी गरौँला। छुक्यायो जसो तसो सकियो संविधान बनाई समय सकियो कसो कसो संविधान सभाको चारु वर्षे खेल खत्तम भयो। हुन्छ ल सबैको माग पुरा भन्दै हुन्छ ल सबैको माग पुरा भन्दै कति मिठो गाना हाल्यो आज नातिनी बाबा। यसो सुनेको त सुरुमा हुलाला हुलाला भन्ने हो भने त अर्कै लाला हो भनेको थियो। ठिक छ, र अब यो चक्क कमेडीवाला गीत पनि सुनियो। श्रीमान र श्रीमती बिच चाहिँ के भएछ भन्दाखेरि दरार उत्पन्न भएछ होइन, अनि श्रीमानले गाली गर्दै भने हाम्रो बेहोरुन्द पहिलातिर कतिजना बोयफ्रेन्ड थियो, किन चुप लाग्दैस, बोल्छेस कि तिमी एक झापड, अनि श्रीमतीले भनिन् कति कराएको गन्दै त छु नि, सबै एकपल्ट सम्झिन सकिन्छ त, अरे ल हेर्नुहोस् त यस्तो हुन्छ। अनि आमाले सोधिन् छोरालाई भोलिदेखि इक्जाम छ आज के गरेको, यो छोरा फुटबल खेल्दै थिए, अनि त्यसपछि छोराले भने बाबाले इक्जाममा पास भएपछि साइकल किन्ने चाहिँ भन्नुभएको थियो, त्यो भएर बाबाको पैसा बचाइदिएको नि त, अरे नबढिकन। त्यसपछि रात हुन लागिसकेको बेला थियो, पार्कमा एक जोडी बसिरहेको देखेर पालेले सोधे, पार्कको पालेले राति हुन लागिसक्यो पार्कमा के गरिरह हो भने, उनीहरूले भने हामी दुवै विवाहित हौँ हजुर भन्यो, विवाहित हौ भने घर जाउँ न त, उतै बस्छ उतै सुत उतै मस्ती गर, यहाँ के बसिरह त भन्नु भने। त्यसपछि उनीहरूले भने यहाँ त तपाईँले मान्नुहुन्न, घरमा झन् यसको बुढो छ मेरो बुढी छ कसरी मान्ला न, अरे विवाहित विवाहित अर्कै अर्कैसँगको विवाहित भनेछन्। त्यसपछि हेर्नुहोस् त अलिअलि के मारी बिमारी भन्छ नि होइन, हेर्ने उतापट्टि नातिले के हेरे खाउँला यसरी काँसो लासी काँस्न परेन, मलाई यहाँ काँसो लासो उता नातिले हाँसो लासो गर्ने के। अनि त्यसपछि दुईवटा बच्चाहरू एकदम मजासँग चाहिँ गफ सुट्दै गर्छन् आफ्नो घरको बारेमा, सुने क्या मैले यहाँ आउँदा, हाम्रो हजुरबाको घरमा यति ठुलो गुन्द्री थियो त्यसमा गाउँभरिको मानिसले सुत्न पुग्थ्यो भनेर भने एउटीले, अर्काले भने हाम्रो हजुरबा झन् यति ठुलो हुन्थ्यो गाउँभरिका गुन्द्री ओछ्या पछि मात्र सुत्दा हट्नुहुन्थ्यो भने, उसो भए गाउँका मानिस केमा सुत्थे त, सबै गुन्द्री यति तिम्रो हजुरबालाई चाहिने भएपछि भनेर त त्यही तिम्रो हजुरबाको ठुलो गुन्द्री सुत्थे, अरे गाडीको गफ न हो गफ न हो कसो। अनि चारजना केटाहरू मोटरसाइकलमा जाँदै थिए, यातायात प्रहरीले रोकेर, तपाईँलाई थाहा छैन मोटरसाइकलमा तिनभन्दा बढी बसेर चलाउनुहुन्न भन्ने कुरो, अनि मोटरसाइकल चलाउने केटा चम्किँदै चार पाँचवटा चाहिँ कता गयो हो रे। त्यसपछि एउटा केटाले एउटा राम्रो केटी हिँडेर देखेछ, त्यसपछि उसले उसलाई पट्टाउनु पऱ्यो भनेर भनेछ, मैले त तिमीलाई कतै देखाए जस्तो लगाइरह तर एकदम सम्झन सकिरह होइन भनेर भने, केटी पनि के काम आजकलको केटी, उसले भनिन् ए चिनेनौ म मेन्टल हस्पिटलको नर्स क्या त, मैले तिमीलाई सुई लगाइ लगाइ ठिक पारे होइन त, अरे हेर्ने चाहिँ। अनि बिरामीले डक्टरले सोधे, डक्टर साहब मलाई कन्फर्म टिभी लागेकै हो त, कहीँ टिभी भनेर औषधि गर्ने रोग अर्कै परेछ भने त म त अर्कै रोगले मर्ने भएँ नि भनेर बिरामीले भने, डक्टरले भन्छन् चिन्तै नलिनुहोस् मैले टिभीको औषधि दिएपछि टिभीकै रोगले मर्नुहुन्छ, अरू रोगले तपाईँ मर्नुहुन्न, अरे डक्टर र बिरामीको क्या। त्यसपछि एउटा दुईवटा केटाबिच आपसमा एकदमै गफ हानहान चलाउ, त्यसपछि त्यो केटाले भन्यो थाहा छ तँलाई आज हाम्रो कुखुरीले अन्डा दियो नि भनौँ, अनि अर्को केटाले भने के अनौठो हो त सबैले दिन्छन् नि भन भन्नु, त्यो केटाले भन्यो सबैले दिन्छन् रे, उसो भने लु लु तैँले दे त ल, अरे ए भगवान्। अनि दुईजना गफ गरेर चाहिँ फेरि त्यसपछि सोधेछ एउटाले छोरोले बाउलाई सोधेछ ए बा यो मान्छेको अपरेसन गर्दा किन बेहोस बनाउँछन् भनेर सोध्यो, त्यहाँबाट बाउ चाहिँ भने किन बेहोस बनाउने नि, अझ उनीहरूलाई देखाइ देखाइ बेहोस नहुने अपरेसन गऱ्यो भने त उनीहरूले पनि अपरेसन गर्न सिक्छन् भनेर होला नि, अरे ल हेर्नुहोस् त। त्यसपछि ट्राफिक प्रहरीले एउटा श्रीमतीका श्रीमानलाई फोन गरे अनि भने हेलो तपाईँकै श्रीमतीको अहिले कार एक्सिडेन्टमा मृत्यु भयो, सनाहतको लागि त्यो दिन त घटनास्थलमा आइहाल्नुहोस् त भनेको। त्यसपछि श्रीमान चाहिँ भने, ए लो हो र म अहिले च्याटमा व्यस्त छु, एउटा फोटो खिचेर मेरो फेसबुक वालमा ट्याग गरिदिनुहोस्, मेरो श्रीमती रहेछ भने म ट्याक्कै लाइक गरिदिइहाल्छु नि भने। त्यसपछि के भयो भन्दाखेरि प्रश्न सुन्नुभयो सरले विद्यार्थीलाई, बिजुली चम्किँदा किन पहिले प्रकाश देखिन्छ त्यसपछि आवाज सुनिन्छ भनेर सुन्नुभयो विद्यार्थीले भने, किनकि हाम्रो आँखा अगाडि भएकोले प्रकाश पहिले देखिन्छ, कान पछाडि भएकोले अलि ढिलो आवाज सुन्छ। अरे के विश्लेषण क्या विश्लेषण। त्यसपछि एउटा बिरामीले डक्टरलाई भने, यो अस्ति हस्पिटल जाँदाखेरिको कुरो है नाति, चस्मा लाग्छ मैले किताब पढ्न सक्छु डक्टर साहब भने आँखाको रोगीले। डक्टरले भने सकिहाल्छ भने शङ्कै गर्नु पर्दैन भने। त्यसपछि ऊ खुसी हुँदै चस्मा लगायो। त्यसो हो भने हजुरको चस्मा धेरै बिक्री भयो भने डक्टरले, किन नि भने डक्टर साहब, किनकि हाम्रो गाउँमा म जस्तै अनपढहरू धेरै छन्, चस्मा लगाउने बित्तिकै पढ्न सक्ने भएपछि अब म सबैले यहीँ पठाइदिइहाल्छु नि भनेको। विष्णु नातिले पनि मजाको चस्मा लाएर देखाइहाल्यो मलाई गाडी। होइन नाति फर्दै पढ्ने हो, लो के लेख्यो यहाँ पढौँ त, ठ्याक्कै पढेको अरे ल अब यति बेला चाहिँ के बिरेकको बिरेको भनेको हो नाति, लो लो लो अब बिरेकोमा जानुपर्छ कि गाना बजाउनु पर्छ कि गरौँ, त्यसपछि फेरि चाहिँ नि कुराकानी अगाडि बढाउँला। यो हो रेडियो अर्पण 107.5 MHz। वेलकम टु द ब्याक अगेन प्रोग्राम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कालाबारी चाहिँ नि विष्णु नाति त्यस्तै चाहिँ यतापट्टि दुर्गा बाजे एकदम रमाइलो रमाइलो कुराहरू यसो मैले देखेका भएका सुनेका कुराहरू चाहिँ तपाईँहरूको माझमा प्रस्तुत गरिरहेको छु। बाटोमा ट्राफिक दाजुले सुई सुई सिटी बजाउँदै थिए, एउटी बुढी आमा बाटो काट्दै थिइन्, अनि ट्राफिकले नजिकै गएर भने, ए आमै मैले कतिपल्ट हात हल्लाएँ सिट्ठी बजाएँ किन नरोकिनु भएको, कि कान सुन्नुहुन्न बाबु पनि किन नसुन्नु नि, तर बाबुले म बुढीले लाइन मारेको होला भनेर मैले सोचिनँ क्या। ल हेर्नुहोस् त अब सोचाइ त हो नि सोचाइ। अनि होटलमा खाजा खाँदै थियो एकजना, उनले भने, ए वेटर यता आउँदा ल हेर यस्तो झिङ्गो परेको च्याल्याउनु तिमीलाई लाल लाग्दैन, कस्तो फोहोर होटल भने त वेटरले झिङ्गालाई हातमा लिएर उल्टा इपल्ट हेरेर, यो झिङ्गा हाम्रो होटलको होइन हजुर, यो बाहिरबाट आएको झिङ्गाको कम्प्लेन ध्यान नगर्नुहोस् अरे, झिङ्गा पनि चिन्दो रहेछन् यस्तो हौ। त्यसपछि एउटा दुईवटा केटाहरू एक ठाउँमा थिए, एउटा केटा जहिले पनि एउटा घरको अगाडि गएर उभिँदै मुसु मुसु हाँस्दो रहेछ, अर्कोले सोध, है त के हो किन त यसरी उभिएर मुसु मुसु हाँस्छस् भनेर त हेर्न, ऊ त्यो घरको केटीले जहिले पनि रुमाल हल्लाउँदै मलाई जिस्काउँछ यार त्यही भएर आएको भनौँ, उसले भने, ए बुद्धु तँलाई देखा रुमाल हल्ला कि होइन, त्यो भित्ता सिसाको हो, त्यसले त्यो रुमालले त सिसा पुछिरहेको थिए भने त्यो धन्य दिवस हौ। अनि एउटा लाउरे लडाइँमा जानु लागेको रहेछ, उसको ड्रेस एकदम फरक थियो, पुरै सानो सानो पर परेको झुनको कपडा लगाएर ऊ जाँदै थियो। त्यसपछि अर्कोले भन्यो, लडाइँमा जाने मान्छेले त ब्लुट प्रुफ ज्याकेट पो लगाउनु पर्छ, के यस्तो लगाएको झुनको कपडा भनेर सोध्नु, हजुरले देख्नु भएन यो झुनको कपडा हो, योबाट त्यति सानो मच्छर त छिर्दैन भने गोली छिर्दै त कुरै भएन। यस्तो पनि भयो। त्यस पछाडि के भन्छ भन्दाखेरि भएको कुरो सुनाउँदैछु ल, एउटा बिरामी डेन्टल हस्पिटलमा गएछन्, म पनि बुढो मान्छे अगाडि दुईवटा दाँत थियो एउटा दाँत दुखेर गएको थिएँ, तर डाक्टरले त्यो बिरामीको माथिको दाँत किरा लेखाएको तर तलको दाँत चाहिँ हम्मरले हालेर निकालिदिए। त्यसपछि बिरामीले भने, अनि के गरायो मेरो माथिको दाँतको किरा लेखाएको त तलको दाँत किन निकाल्नु ल भन, अनि डाक्टरले भने, तपाईँले कुरो बुझ्नु भएन हजुर, त्यो किराले तलको दाँतमा टेकेर माथिको दाँत खाँदो रहेछ क्या, तलको दाँतै फुस्काजी काटेको खाँदा त्यसलाई हेरौँ त अरे यस्तो पनि भए। त्यसपछि प्रेमिकाले प्रेमीलाई सोधिन्, के तिमीले मलाई बिहेपछि पनि यसरी नै माया गरिरहन्छौ मेरो बिहेपछि पनि भनिन्। त्यसपछि केटाले भनौ, यो त तिम्रो लोग्नीमा भर पर्छ, यदि उसले अनुमति दियो भने योभन्दा अझ धेरै माया गर्छु भने। बिचरा केटीले भने, हामी दुईजना बिहे गरेपछि भने त्यसैले बिहे गर्नु र मोबाइल किन्नु उस्तै हो अरे हाम्रो माखलोहरूको, उसले भनेको, किनकि प्रयोग गरेको केही समयपछि यस्तो लाग्छ केही दिन पर्खेको भए योभन्दा राम्रो मोडलको पाउँथेँ कि अरे। हिजो बेलुका घरतिर जाँदै थिएँ, बाटोमा एउटा सज्जन मान्छे लडिरहेको देखेँ, रक्सी पिएका रहेछन्। मैले भने, ए के गरे तिमीले यो विजय, मैले मार्गले गरेर त हेर्नु बाजे पिउनु त ब्रान्डेड नै पिएको हो, तर के गर्नु आफ्नो शरीर पऱ्यो लोकल, त्यसैले म्याच नै हुँदैन, त्यही भएर लन्डन पुग्यो अरे। त्यसपछि हाम्रा गृहमन्त्रीज्यूले सडकको छेउमा भएको चाहिँ नि डोरी नागेर अगाडि बढे, ए उतापट्टि नाति के भन्यो, हावा आयो हावा आयो भने नि हो गृहिणी नातिलाई त्यो हाम्रो सागर नातिले के गरे हो मैले पत्तो पाएन। गृहमन्त्रीज्यूले चाहिँ डोरी नागिए, नागिपछि गृहमन्त्रीलाई त कलेज सोध्ने याद गर्ने भएको घरौटेले सोधियो, अनि के गरे हो यो गृहमन्त्री जस्तो मान्छे भएर त्यो सडकको डिभाइडर चाहिँ नि डोरी सेरी यस्तो नाग्ने हो भने त, ए मानिस रोक्न त पर्खाल बोलाउने हो, डोरी त नाग्न र बाँध्न प्रयोग गर्ने त हो नि अरे उनले भने, त्यही भएर नागा रहेछन् भन्ने कुरो पनि बुझ्नु पऱ्यो। त्यसपछि एउटा एफएम स्टेसनमा फोनिङ कार्यक्रम चलिरहेको थियो, सन्देश दिने कार्यक्रम चलिसकेपछि एउटाले फोन गर्यो, अनि सोध्यो प्रस्तुताले, तपाईँको सन्देश कसलाई छ भनेर सोधेँ, अनि फोन गर्ने भने, मेरो आवाज सबैले सुन्दैछन् हजुर भने, कार्यक्रम चलाउनेले भने अवश्य सुन्दैछन् भने, फेरि उसले भने मेरो आवाज सबैले सुन्छन् त भने, फेरि भने उसले भने अवश्य भने, सारा सरले सुन्छ भने उसले फेरि अवश्य भन्यो, अनि मेरो घरमा भएको मेरो श्रीमतीले नि सुन्छे भने उसले अवश्य सुन्छे हजुर भन्यो। त्यसपछि उसले भने, वास्तवमा म अहिले बाथरुममा नुहाउँदैछु, त्यसैले ए श्रीमती पुतली नुहाउँदै नुहाउँदै पानी सक्यो, चाँडै मोटर चलाइदियो त जिउमा लागेको साउन्ड पनि सुक्न ला प्रविधि प्रयोग गरेपछि यस्तो हुन्छ क्या, प्रविधि इज अ प्रविधि, प्रविधि सभासद सिद्धि भने कसो नाति नाति बाजे तिम्रो बेला सक्यो भनेको छन्, जसोरी इन्जोय हाँसी मजा केन्द्रमा फेरि भोलि पनि तपाईँ हाम्रो चाहिँ नि भेट हुने नै छ, रमाइलो गर्ने नै छौँ, अब आजका लागि भने यतिन्जेलसम्म अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट सुनेर बस्ने सम्पूर्णलाई धन्यवाद, कालो परिवार सघाउने हाम्रा विष्णु नातिलो पनि धन्यवाद, तपाईँकै चाहिने दुलुवा बाजे जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रबाट बिदा हुन्छु, नमस्कार। कमल फूल को हजूर भुट्टे मरी गयो, चलै छाड्यो पासना माया सलाला, चौहिड़ रेलैमा चलै छाड्यो पासना माया सलाला, चौहिड़ रेलैमा कस्तो होला उकालीमा पानी मोटर जादा, इन्द्र कमल बस्दा चल्छ मैले तिमलाई लादा, आउन माया दाया माया घर दिलमा आसन, चुक चुक रेलगाडीमा ड्राइभर दाईको शासन, मरि गए पानी इन्द्र कमल फुलको बो, तर्की तर्की नाजो पाँची मनमा लाग्छ चोट, हाई चुक काली ओराले भान्जन चौतारी, रेल लाइनमा सारा रा हामी दुई चौतारी। रेडियो अर्पण 100